थियो यस पालिको तिजमा तिमी र म नाच्दाखेरि सबजनाको बिचमा रमाइलो हुने भयो यस पालिको तिजमा तिमी र म नाच्दाखेरि सबजनाको बिचमा नाच्ने हो सँगै अहिलेको तिजमा नाच्ने हो सँगै हाम्रो नाच देखेर सबै हुनेछ दङ्गै अहिलेको तिजमा नाच्ने हो सँगै हाम्रो नाच देखेर सबै हुनेछ दङ्गै हाम्रो नाच देखेर सबै हुनेछ दङ्गै सँगै नाच्दा जोडी पनि मिल्ला, तिम्रो मेरो नाचको चर्चा चल्नु छ जिल्ला जिल्ला। तिमी र म सँगै नाच्दा जोडी पनि मिल्ला, तिम्रो मेरो नाचको चर्चा चलो छ जिल्ला जिल्ला। नाच्ने हो सँगै अहिलेको तिजमा, नाच्ने हो सँगै हाम्रो नाच देखेर सबै हुने छन् दङ्गै। अहिलेको तिजमा नाच्ने हो सँगै हाम्रो नाच देखेर सबै हुने छन् दङ्गै।